प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीका सभासदहरूले संसदको बैठकमा अर्थमन्त्रीलाई बजेट पेश गर्न नदिएपछि कामचलाउ सरकारले अध्यादेश मार्फत आर्थिक वर्ष 2067-68 को वार्षिक बजेट ल्याएको छ। निकै लामो विवाद र कसरतपछि सरकारले चालू आर्थिक वर्षका लागि कुल 3,37,90,00,00,000 रुपियाँको बजेट ल्याएको हो। आर्थिक वर्ष शुरू भएको 4 महिना बितिसकेपछि आएको बजेटमा पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ। नयाँ बजेटमा शिक्षाका लागि 17.1% छुट्याइएको छ भने सामाजिक सुरक्षा भत्ताका लागि 8,95,00,00,000 रुपियाँ छुट्याइएको छ। आदिवासी जनजाति दलित उत्पीडित मधेसी मुस्लिम पिछडा र वञ्चितीकरणमा परेका वर्गको मानव विकास संस्कृति र सम्पदाको संरक्षणका लागि 20,00,00,000 रुपियाँ छुट्याइएको छ। कुल बजेटको 17.9% अर्थात् 60,61,00,00,000 महिलालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने कार्यक्रमका लागि विनियोजन गरिएको छ। बजेटमा साधारण खर्च 1,91,00,00,000 रुपियाँ छुट्याइएको छ। यस्तै विकास खर्च 1,27,00,00,000 रुपियाँ विनियोजन गरिएको छ। नयाँ कार्यक्रम नआए पनि यो गत वर्षभन्दा करिब 20% बढी हो। यस्तै वैदेशिक ऋणको सामा भुक्तानी गर्न 19,00,00,000 रुपियाँ राखिएको छ। बजेटमा 2,14,00,00,000 भन्दा बढी रुपियाँ राजस्व उठाउने लक्ष्य राखिएको छ। यो गत वर्षभन्दा करिब 15% बढी छ। बजेटमा 88,00,00,000 रुपियाँ विदेशी ऋण तथा अनुदान आउने अपेक्षा गरिएको छ। आन्तरिक ऋण भने 35,00,00,000 रुपियाँ उठाउने लक्ष्य छ। अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रस्तुत गरेको बजेटको मुख्य केही अंश। प्रस्तुत बजेटको कार्यान्वयनबाट चालू आर्थिक वर्षमा आर्थिक वृद्धि 4.5% रहने अनुमान गरेको छु। मुद्रा स्फीति 7% कायम रहने अपेक्षा गरेको छु। त्यसै गरी शोधनान्तर बचत 9,00,00,000 पुग्ने विश्वास लिएको छु। आर्थिक वर्ष 2067-68 को बजेटको नीति तथा कार्यक्रम कार्यान्वयनको लागि कुल रु 337,90,00,00,000 विनियोजन प्रस्ताव गरेको छु। कुल विनियोजन मध्ये चालू खर्च 56.3% अर्थात् रु 190,31,95,00,000 पुँजीगत 38.3% अर्थात् रु 129,53,82,00,000 र सामा भुक्तानी 5.4% अर्थात् 18,04,23,00,000 प्रस्ताव गरिएको छ। प्रस्तावित खर्च अनुमान गत वर्षको अप्रशोधित यथार्थ खर्चको तुलनामा 30.4% बढिरहेको छ। खर्चको संरचना अनुसार चालू खर्च 25.8% र पुँजीगत खर्च 44.8% बढेको छ। कुल खर्च मध्ये विकास खर्चका लागि रु 178,61,39,52.9% र साधारण प्रशासन तर्फ रु 159,28,61,00,000 अर्थात् 47.1% विनियोजन प्रस्ताव गरेको छु। चालू वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 216,64,44,00,000 र वैदेशिक अनुदानबाट रु 65,34,42,00,000 गरी जम्मा रु 281,98,86,00,000 बेहोरी रु 55,91,14,00,000 न्यून बजेट हुनेछ। यो न्यून पूर्तिलाई वैदेशिक ऋणबाट रु 22,23,00,00,000 जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा 33,68,00,00,000 न्यून रहन जानेछ। यो रकम आन्तरिक ऋणबाट पूर्ति गरिनेछ। मैले प्रस्ताव गरेको आन्तरिक ऋणको रकम अनुमानित कुल गार्हस्थ्य उत्पादनको तुलनामा 2.6% रहनेछ। मैले लक्ष्य गरेको राजस्व रकम मध्ये रु 19,21,46,00,000 कर परिवर्तन तथा प्रशासनिक सुधारबाट प्राप्त हुने अनुमान गरेको छु। चिकित्सक कलाकार इन्जिनियर कानुन व्यवसायी लेखा परीक्षक व्यापारी उद्योगी लगानी गर्दा परामर्श सेवा प्रदायक कमिसन एजेन्ट सेवानिवृत्त वा बहालवाला वा सार्वजनिक पद धारण गरेका पदाधिकारी कर्मचारी शिक्षक प्राध्यापक लगायत जुनसुकै व्यक्ति वा निकायले स्थायी लेखा नम्बर लिई आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्नेछ। स्थायी लेखा नम्बर नलिएका उल्लेखित व्यक्ति तथा संस्था कसैलाई पनि सरकारको बजेट तथा अनुदानबाट खर्च बेहोरिने काममा संलग्न गराउन वा भुक्तानी गर्न पाइने छैन। नगरपालिका क्षेत्र तथा आन्तरिक राजस्व विभागले तोकेको क्षेत्रमा सञ्चालित शैक्षिक वर्ग परामर्श डिस्कोथेक हेल्थ क्लब क्याटरिङ सेवा पार्टी प्यालेस व्यवसाय पार्किङ सेवा व्यवसाय मेसिनरी उपकरण प्रयोग गरी सञ्चालन गर्ने ड्राई क्लिनर्स व्यवसाय एवं बार सहितको रेस्टुरेन्ट व्यवसायलाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था मिलाएको छु। शिक्षा क्षेत्रका लागि रु 57,65,00,00,000 बजेटको व्यवस्था मिलाएको छु। यो रकम कुल बजेटको 17.1% हुन आउँछ। स्वास्थ्य क्षेत्रका कार्यक्रमहरू सञ्चालन गर्न रु 24,51,00,00,000 विनियोजन गरेको छु। कृषकहरूलाई रासायनिक तथा प्राङ्गारिक मलमा दिने अनुदानमा उच्च वृद्धि गरी रु 2,75,00,00,000 विनियोजन गरेको छु। पर्यटन वर्ष 2011 को राष्ट्रिय अभियान अन्तर्गत 10,00,000 पर्यटक भित्र्याउने कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्था गरेको छु। एक पटकमा 100 जना भन्दा बढी हवाई मार्गबाट नेपाल आउने विदेशी राहदानी वाहकहरूलाई सहभागी गराई सभा सम्मेलन गोष्ठी बैठक वा अन्तर्क्रिया आयोजना गरेमा त्यस्तो आयोजकलाई प्रमाणको आधारमा कार्यक्रम सम्पन्न भएको 7 दिनभित्र नेपाल सरकारका तर्फबाट रु 5,00,000 नगद सहयोग उपलब्ध गराइनेछ। किन ल्याउनु पर्यो अध्यादेश मार्फत बजेट। शुक्रबार दिनभर दलहरूबीच पटक पटक वार्ता भयो। माओवादी कंग्रेस र एमालेका शीर्ष नेता र सरकारबीच बजेट ल्याउने बारे सहमति भइसके पनि शुक्रबार आएर पुनः विवाद सृजना भएको थियो। उनीहरूले पहिले कामचलाउ सरकारले विशेष बजेट ल्याउन संविधान संशोधन गर्ने, बजेटमा नयाँ कार्यक्रम नराख्ने, संविधान संशोधनको प्रक्रिया छिटो गर्न राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउने सहमति गरेका थिए। तर शुक्रबार कुरा अर्कै भयो। माओवादीले सरकारले नियमित बजेट ल्याउन खोजेको आरोप लगायो। सहमति विपरीत सरकारले संविधान संशोधनको मस्यौदा र बजेट ल्याउन लागेकाले सो रोक्नुपर्ने उसको भनाइ थियो। दिनभरि दलहरूबीच छलफल भयो तर सहमति हुन सकेन। अन्तत सरकारले संसदमा माओवादीको असहमतिका बावजुद बजेट पेश गर्ने भयो। माओवादीले संविधान विपरीत बजेट ल्याउन लागेको भन्दै त्यसो हुन नदिने चेतावनी दियो। राति 10:15 सुरु भएको संसदको बैठकमा सभामुखले बजेट पेश गर्नका लागि अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई निम्त्याउने बित्तिकै माओवादी सभासदहरूले नाराबाजी गर्दै अर्थमन्त्रीलाई रोस्टमसम्म पुग्न समेत दिएनन्। शुक्रबारमा अर्थमन्त्रीमाथि हातपात समेत भयो र बजेटको ब्रिफ केस पनि तोडफोड भयो। सभामुखले केही बेरमा बैठक स्थगित भएको घोषणा गरे। त्यसपछि मन्त्री परिषदको आकस्मिक बैठकले संसद अधिवेशन अन्त्य भएको घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने र अध्यादेश मार्फत बजेट ल्याउने निर्णय गर्यो। राति नै राष्ट्रपतिले अधिवेशन अन्त्य भएको घोषणा गरे र शनिबार राष्ट्रिय योजना आयोगमा अध्यादेश मार्फत बजेट पेश गरियो। शुक्रबार संसदमा भएको नाराबाजी र अर्थमन्त्रीमाथिको दुर्व्यवहारलाई लिएर राजनीतिक वृत्त ताकिएको छ। माओवादी अराजक रूपमा प्रस्तुत भएको भन्दै कतिपयले माओवादीको तीव्र आलोचना गरेका छन् भने कतिपयले यसका लागि सरकार आफै जिम्मेवार रहेको टिप्पणी गरेका छन्। केही शीर्ष नेताले माओवादीले क्षमा याचना नगरेसम्म माओवादीसँग सहकार्य हुन नसक्ने बताएका छन्। उता माओवादीले भने संसदमा सामान्य ठेलमठेल मात्र भएको बताउँदै शुक्रबारको घटनालाई संसदीय अभ्यासको सामान्य अंश मात्र भएको बताएको छ। तर जे जस्तो विश्लेषण भए पनि एउटा सत्य के हो भने यो घटनाले दलहरूबीच कायम दूरी थप बढाएको छ। अध्यादेश मार्फत बजेट आए पनि त्यसको कार्यान्वयन पक्ष शंकाको घेरामा परेको छ भने प्रधानमन्त्री निर्वाचन समेत अन्यलमा परेको छ।